खाई यो मन किन हलचल भएको छ, खाई यो मन किन हलचल भएको छ, कसैको सिफारिसमा पागल भएको छ, खाई यो मन किन हलचल भएको छ, कसैको सिफारिसमा पागल भएको छ, कति लुटिन्छन् कति कुटिन्छन् जिन्दगीमा, कति लुटिन्छन् कति कुटिन्छन् जिन्दगीमा, खाइ यो मन किन हलचल भएको छ, कसैको सिफारिसमा पागल भएको छ, कति लुटिन्छन् कति कुटिन्छन् जिन्दगीमा, मायाको पनि आज दलबल भएको छ, खै यो मन किन हलचल भएको छ, कसैको सिफारिसमा पागल भएको छ। पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न, म मृत्यु रोज्न सक्छु, सक्दिन रोज्न, छोडी गयो मलाई किन, ए जिन्दगानी सल्कियो आगो मनमा, आँखामा बर्स्यो पानी, पागल म बन्न सक्छु। जिन्दगीमा धेरै पटक बाँचियो, कति मरेर बाँचियो, कति झरेर बाँचियो, यो उमेरसम्म आइपुग्दा कतिको नोक्कर भइयो, कतिको मालिक भइयो, जे होस् अनौठो किसिमले बाँचियो जिन्दगी। म त स्क्याभेटरले भर्खर खनेको बाटो जस्तै न थिएँ, त्यसमा गाडी कुदाएर ल्यायौ तिमीले, नयाँ बाटो नयाँ पाइला भने जस्तै, तर अह मनको मन्दिरसम्म आइपुगेको तिमीलाई मैले फेरि उतै फर्केर जाऊ भन्न पनि सकिनँ। हो त्यही दिनदेखि सुरु भएथ्यो हाम्रो यात्रा, त्यो दिनदेखि तिमीसँग झगडा नगरेको कुनै दिन हुन्थेन मेरो, फेरि माया नगरेको पनि। यो उमेरसम्म प्रेममा रहँदा कति पटक मुटु हल्लिएको छ मेरो, श्वास प्रश्वास बन्द भएको छ कति पटक, दिमाग अचेतन भएको छ, बेला बेलामा यी र यस्ता कार्य पटक पटक भइरहे, यति हुँदा हुँदै पनि म प्रेमबाट अलग भइन, किनकि प्रेममा मैले एक चिज पाएँ, त्यो हो खुसी। यो खुसी भन्ने चिज जुनतुनले पाउँदैनन्, यसलाई पाउनु भनेको तपस्या गरेर भगवान उत्पन्न गराउनु जस्तै हो। आज कसैले नपाउने खुसी मैले पाएँ, त्यसको बलियो उम्मेदवार तिमी हौ। थाहा छ मैले कुनै स्वार्थले तिमीसँग प्रेम गरिन, यही कुरा साथीहरूलाई सुनाउँदा मुर्सा परी परी हाँसेका थिए उनीहरू। म बेइज्जतीको पात्र भएर त्यो दिनदेखि साथीहरूको माझमा चिनिए, मैले कतिपटक शिर झुकाउनु पर्यो, मलाई के थाहा यहाँ शिर झुकेर होइन लुकेर प्रेम गर्नु पर्दो रहेछ। हाम्रो सम्बन्धको बारेमा कसैलाई नबताउनु भनेर चेतावनी दिएकी थियो तिमीले, त्यही चेतावनीलाई प्रेम सम्झेर यहाँसम्म तिमीसँग सँगै रहे। मलाई माफ गर्नु, अब यहाँबाट हाम्रो बाटो अलग हुँदैछ, मैले तिमीलाई छोड्दैछु या तिमीले मलाई छोड्दैछौ त्यो भनी म खुलाउन चाहिन। तिमीले सधैँ मायाले भन्थ्यौ मलाई पागल, थाहा छ आजदेखि म साँच्चीकै त्यही पागल भएको छु। कतिपय कुराहरू वर्तमान वातावरणले गर्दा सुसुप्त हुँदा रहेछन्, आफ्नै विगत कुनै दिन सार्वजनिक भएपछि नयाँ सम्बन्धको बोध उत्रिँदो रहेछ। मैले कतै पढेको थिएँ पानीलाई निकै कम तापक्रममा राखियो भने त्यो बरफ बन्छ, बरफ त्यति बेलासम्म मात्र बरफ हुन्छ जति बेलासम्म त्यो तातोको नजिक पर्दैन, जब एक दिन तातोको नजिक पर्छ अनि त क्षण भरमै पग्लिएर पानी भइहाल्छ, अझ केही बेर ताप दिइयो भने त त्यो पानी पनि रहँदैन, बाप बनेर आकाशतिर उड्छ। हौ म त्यही बरफ हो जो आफू यथार्थमा पानी हो भन्ने पनि जबरजस्ती बिर्सिएर बरफको अस्तित्वमा बाँचिरहेको छु। अमृत भनेर यहाँ विष पिलाइन्छ, आश्वासनले झुटो विश्वास दिलाइन्छ, अमृत भनेर यहाँ विष पिलाइन्छ, आश्वासनले झुटो विश्वास दिलाइन्छ, यता कसैलाई बेवकुफ बनाएर जीवन साथी भने उता अर्कै मिलाइन्छ, जीवन साथी भने उता अर्कै मिलाइन्छ। एक्लै हुँदा त अमृत पिए पनि म मर्छु, हजार हजार जन्म लिन्छु म तिम्रै लागि, अरूलाई होइन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु। मलाई थाहा थियो यादहरू कहिल्यै मेटिँदैनन्। मैले कतै सुनेको थिएँ यादहरू भनेका सिसा कलमले कोरिएका चित्र जस्तै हुन्, इरेजरले मेटे पनि त्यसका डोपहरू भने बसिरहन्छन् लगभग चित्र जस्तै बनेर। अनि यो पनि सुनेको थिएँ चट्टानमा खोपिएका अक्षरहरू वर्षौंसम्म धुलोले ढाक्यो भन्दैमा मेटिएको ठान्ने गल्ती गर्नु हुँदैन हामीले। कुनै दिन हावा होरी आयो भने उडाउनेछ त्यो धुलोलाई, अनि त अक्षरहरू आफै प्रस्टिनेछन् पहिले जस्तै गरी। जसङ्ग हुनेछ इतिहास त्यतिखेर, र पनि हामी भने बिरालोले कुनै के हो लुकाए जस्तो अझै आफ्नो अस्तित्व लुकाउन खोज्छौ। याद छ तिमीले नै कुनै दिन भनेकी थियौ मलाई, खोलाको ढुङ्गा त एकै ठाउँमा बसिरह्यो भने लेउ लाग्छ, त्यसैले हामी पनि जिन्दगीमा लेउ लाग्न दिनु हुँदैन। नारायण गोपालले गाउनु भएको छ एउटा गीत, तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ, हाम्रो हिसाब किताब सच्याउनु पनि छ, हो त्यही हिसाब बोलेर तिमीलाई बेहिसाब मन पराए, जे होस् मैले तिमीलाई चुपचाप मन पराए। गीतमा प्रेमी आफ्नो प्रेमिकालाई भन्दैछ हाम्रो हिसाब किताबमा केही समस्या छ, यसलाई सच्याउनु जरुरी छ, अनि फेरि तत्कालै स्वीकार गर्छ आफ्नो हिसाब, अनि सबै भुलेर उसले प्रेमिकालाई चुपचाप मन पराएको छ। मानिसहरू भन्छन् लभ इज ब्लाइन्ड, प्रेम अन्धो हुन्छ। प्रख्यात अंग्रेजी उपन्यास जेन एयरमा सालोर ब्रोन्डीको प्रमुख पात्र जेनले 11 वर्ष आफ्नो अन्धो प्रेमीको सेवा र प्रतीक्षा गरेको कथा लोकप्रिय छ हामी माझ। हुन सक्छ विवाह पनि त्यति उचित होइन जिन्दगीमा, विवाह गरेर के नै गरूला भन्ठानेर अधिकांश प्रेमीहरू सपना देखिरहेछन्। मैले धेरैलाई सोधे जसमध्ये अधिकांश व्यक्तिले मलाई भने प्रेमको अन्तिम रूप विवाह हो, यदि मैले मौका पाउने हो भने प्रेमको अन्तिम रूप विवाह नभएर त्याग हो भन्ने तर्क अगाडि सार्थे होला। चर्चित साहित्यकार एवं चलचित्र निर्देशक गुलजार र नायिका राखी बीच प्रेम सम्बन्ध भयो, त्यो त राखी विवाहित थिइन् फेरि पनि गुलजारसँगको प्रेमलाई अगाडि बढाइन्, पछि विवाह पनि गरिन् उनीसँग। विवाहपछि गुलजार राखीलाई चलचित्र क्षेत्रबाट अलग्याएर घरमै राख्न चाहन्थे, तर राखीले त्यो स्वीकारिनन्। एउटा छोरो जन्मिएको केही समयपछि गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन्। दुवैमा मतभेद उत्पन्न भयो र उनीहरू छुट्टै बस्न थाले, तैपनि उनीहरूको प्रेम बिग्रिएन। श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिकामा मात्रै सीमित भए उनीहरू, प्रेमी र प्रेमिकाकी हैसियतमा अझै पनि उनीहरू एक अर्कालाई भेटिरहन्छन् तर सँगै बस्दैनन्। त्यसैले विवाहले एक अर्काप्रतिको हस्तक्षेपकारी भावना विकास गर्छ र यसैका कारण प्रेम ओझेल पर्दै जान्छ। मैले बुझेको यति हो, प्रेम गरेर आफैलाई हानि भएपछि बिर्सेकोलाई सम्झिने बानी भएपछि, प्रेम गरेर आफैलाई हानि भएपछि बिर्सेकोलाई सम्झिने बानी भएपछि आफ्नै खुट्टामा आफै बन्चरु हानिन्छ, जता गयो उतै बैमानी भएपछि, जता गयो उतै बैमानी भएपछि। तिमीलाई त हो पल पल मैले गर्ने विश्वास पनि, तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागि, मलाई सानो लाग्छ तिम्रो सामु आकाश पनि पागल, म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न, म मृत्यु रोज्न सक्छु सक्दिन रोज्न, छोडी गयो मलाई किन ए जिन्दगानी, सल्कियो आगो मनमा आँखामा बर्सु पानी पागल, म बन्न सक्छु। खै यो कस्तो चाल भएको छ, आँसु खसेर यहाँ बब्बाल भएको छ, थाहा छैन यो कस्तो नाटक गरियो, हिजोको प्रेम आज कंगाल भएको छ। सधैँ आउँछ मंगलबार राति भएपछि, कोही कोहीको ढुङ्गा जस्तो छाती भएपछि, पुरपुरो समाउँदै फोकटमा किन रुनुहुन्छ, नमेटिने याद जस्तो साथी भएपछि। कतै सम्झौताको बर्को ओढेको तपाईँ, कतै बाध्यताले मुटु फोडेको तपाईँ, अनि कतै कतै चाहिँ सम्झौता र बाध्यतामा सम्बन्ध जोडेको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश भूषाल। प्रेमी र प्रेमिका बीच घमासान युद्ध भइरहँदा म भने कार्यक्रमको बर्को ओढेर दुनियाँ बदल्न आइपुगे। सारथी नेत्र मरासिनेसँगै निर्दोषीलाई पनि दोषी भन्दैछ मान्छे, किन यति निर्दयी बन्दैछ मान्छे, समय पनि साथी यसरी बदलियो कि नजाने गाउँको बाटो किन खन्दैछ मान्छे। नमस्कार, सुस्वागतम। आज पनि हजारौं कार्यक्रमहरूको भेटले वाक्क भइसकेको तपाईँको मनलाई एकैछिन भए पनि शीतलता प्रदान गर्न हामी आइपुगेका छौं। कार्यक्रम हो नमेटिने याद। तपाईँ यो कार्यक्रम रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा सोही रेडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiodeurali.org मार्फत विश्वभर एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा के हुन्छ पक्कै पनि तपाईँलाई थाहा छ। हामी प्रत्येक श्रृङ्खलामा समाजका तथा प्रेमका विभिन्न विषयहरूमा रहेर कुराकानी गर्ने गर्छौं। सँगसँगै कार्यक्रमको फेसबुक पेज facebook.com/deuralinamitinyadmा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि पढ्छौं। त्यसै गरी 077-4231 बाटो भएर तपाईँ आउनुहुन्छ। साहित्य फाँटका दुईवटा विधा गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा पनि सुन्छौं। सँगै मुक्तक विधामा केन्द्रित रहेर जवाब पनि फर्काउँछौं। हामीले यसरी नै कार्यक्रमलाई अगाडि बढाइरहेछौँ र मैले भन्नै पर्छ तपाईँ नियममा रहेर आउनुहोला है। गजल अथवा मुक्तकहरू मात्रै लिएर आइदिनुहोला। र पछिल्लो समयमा के भइरहेछ भने मैले प्रस्तुति के छ भनेर सोद्धा गजल मुक्तक भन्नुहुन्छ, तर वाचन गर्दा चाहिँ कुनै गीतको केही अंशलाई मुक्तक बनाएर वाचन गर्नुहुन्छ। केही साथीहरूले भावना वाचन गरिदिनुहुन्छ। यसो नगरिदिनुहोस् साथी, यस्तो गरिदिनु भयो भने तपाईँलाई पनि असहज हुनेछ, हामीलाई पनि असहज हुनेछ, हाम्रो यो माध्यम पनि खल्लो हुनेछ। तपाईँलाई यो जानकारी मैले गराएँ, खै थाहा छैन मैले यसो भन्न हुन्छ या हुँदैन, र पनि मैले तपाईँलाई भने र यो चाहिँ भन्छु। तपाईँ फोन सम्पर्कमा आएर उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र विजेता साथीले पाउनुहुनेछ एनटिसी गुरु सहित बराबरको रिचार्ज कार्ड। र म सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू उमेश छापाखाना, जुन सन्धिखेरका शान्ति बगैँचा अर्घाखाँचीमा अवस्थित छ, जहाँ विभिन्न पुस्तक पत्र पत्रिका स्टेसनरी खेलकुदका सामान साथै अफसेट मेसिनद्वारा आकर्षक शुद्ध सफाई स्क्रिन प्रिन्ट कम्प्युटर प्रिन्ट नाइनल छाप फोटोकपी लेमिनेसन फ्याक्स टेलिफोनको लागि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। फोन नम्बर 077-4210-170, फ्याक्स 077-4240-740 र मोबाइल नम्बर 98-570-28924। त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर, विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर, जुन नयाँ व्यवस्थापनका साथ अहिले गुन्टी खोलामा आफ्नै भवनमा सरेको छ, रिमझिम होटेलको नजिकै गुन्टी खोलामा आफ्नै भवनमा सरेको छ, जहाँ कम्प्युटर हार्डवेयर सफ्टवेयर बेसिक डिप्लोमा लगायतका कम्प्युटर तालिमहरू साथै डेस्कटप सम्बन्धी टाइपिङ प्रिन्टिङ कलर प्रिन्ट इमेल स्क्यान नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर एक्सचेन्ज र कम्प्युटर खरिद बिक्रीमा होम डेलिभरीको व्यवस्था पनि रहेको छ। र त्यहाँको कन्ट्याक्ट नम्बर 077-4240-470। म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली। मोबाइल नम्बर 98-570-61-407 र 98-73-13-503। त्यसै गरी अर्को संस्था सरिता मदन किराना पसल, जुन बाङ्गी मरोड 9 प्युठानमा अवस्थित छ, जहाँ किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ, साथै स्मार्ट नमस्ते र एनसीएलको रिचार्ज कार्ड पनि बिक्री वितरण गरिन्छ। प्रोभाइडर हुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री र त्यहाँको कन्ट्याक्ट नम्बर 98-44-78-85-89। त्यसै गरी अर्को संस्था डिभर्ना सुज सेन्टर, जुन सन्धिखेरको छ बैङ्क रोड अर्घाखाँचीमा अवस्थित छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। र त्यहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर 98-4-75-77-75। तपाईँ हुनुहुन्छ आजको कार्यक्रम नमेटिने यादको यो श्रृङ्खलामा, तपाईँ हुनुहुन्छ, हामी छौँ तपाईँसँग। भन्छन् प्रेमको कुनै जात हुँदैन, तर व्यवहारमा भने यही जातकै कारण अधिकांश प्रेमहरू टुङ्गिएका छन्। मैले आज निकै भयङ्कर विषय उठान गरेको छु आजको श्रृङ्खलामा। प्रेममा जातीयताको खेती यसरी गरिन्छ कि त्यो जात भन्ने शब्ददेखि सदा सदा तर्सिन्छ प्रेमी। र प्रेम कहिले पनि गर्नु हुँदैन भन्ने भावनाले ग्रसित भइरहन्छौ। मैले धेरै प्रेमहरू देखेको छु जात तगारो भएका, खै किन प्रेम गर्नुभन्दा पहिले जात अगाडि आउँछ होला। आज मलाई यो विषयको बारेमा बुझ्न मन लागेको छ, प्रेममा जातीयताको विभेद कस्तो रहन्छ। यो विषय आजको श्रृङ्खलामा हामीले उठान गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। कोही हुनुहुन्छ आजको पहिलो सहभागी साथी, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सीताजी है, ढाड मैदानबाट। के गर्दै हुनुहुन्छ सीताजीले ढाड मैदानमा? स्टडी गर्दै हुनुहुन्छ। कहाँ कतिमा पुर्याउनु भयो तपाईँको स्टडी? क्लास टुवेल्भमा हो, कक्षा बाह्रमा है। अनि के छ सीताजीको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस् तपाईँ गजल। थ्याङ्क यू। बेहोसी नै पिउनुको मजा अर्कै हुन्छ साथी, विरहमा जिउनुको मजा अर्कै हुन्छ साथी, बेहोसी नै पिउनुको मजा अर्कै हुन्छ साथी, चुट्टै चुट्ले दुजा दुजा च्यातिएको मुटु, चुट्टै चुट्ले दुजा दुजा च्यातिएको मुटु, आफ्नै हातले सिउनुको मजा अर्कै हुन्छ साथी, विरहमा जिउनुको मजा अर्कै हुन्छ साथी, कसैलाई सम्झिएर आफैलाई भुली भुली, कसैलाई सम्झिएर आफैलाई भुली भुली, आफू आफ्नै नहुनुको मजा अर्कै हुन्छ साथी, आफ्नै हातले सिउनुको मजा अर्कै हुन्छ साथी, आफ्नाहरू जति सबै पराई बनिसके, आफ्नाहरू जति सबै पराई बनिसके, एक्लै बसेर रुनुको मजा अर्कै हुन्छ साथी, आफू आफ्नै नहुनुको मजा अर्कै हुन्छ साथी, विरहमा जिउनुको मजा अर्कै हुन्छ साथी, आफ्नै हातले सिउनुको मजा अर्कै हुन्छ साथी, आफू आफ्नै नहुनुको मजा अर्कै हुन्छ साथी, बेहोस तिमी जिउनुको मजा अर्कै हुन्छ साथी। हजुर हो, यस्तै बानीले त बिगार्छ भन्छन्, एमोलोकको बाटो खनेर सिँगार्छ भन्छन्, हो यस्तै बानीले त बिगार्छ भन्छन्, एमोलोकको बाटो खनेर सिँगार्छ भन्छन्, ताते ताते गर्दै डोर्याउँदै बाटोमा, ताते ताते गर्दै डोर्याउँदै बाटोमा, थाहा हुन्न कतिखेर खुत्रुक्कै मार्छ भन्छन्, हो यस्तै बानीले त बिगार्छ भन्छन्, हो यस्तै बानीले त बिगार्छ भन्छन्। सीताजी नमस्कार। सीताजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ पालो। तपाईँको डायल गर्नु 077-4231 81 हामीले खुल्ला गरिरहेका छौँ। महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको छ, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन। मलाई लाग्छ यो शब्द नसुनेको कुनै नेपाली छैन। महाकवि लक्ष्मी प्रसाद देवकोटालाई सम्मान गर्ने हामी नेपालीले उहाँले बोलेको एउटा वाक्य भने सधैँ इन्कार गरिरह्यौं। समयसँगै बदलिएर दुनियाँ यस्तो भयो कि आज पनि मान्छे भन्दा ठूलो उसको जात भएको छ। अझ प्रेममा त यसको कुरै नगरौं। मानिलिउँ कि प्रेमी प्रेमिकाहरू र उनका परिवारहरू सम्बन्धसँग नभएर एउटा जिनो जातसँग प्रेम गर्छन्। तपाईँलाई थाहा छ मान्छेले गर्ने विवाह पनि त त्यही हो नि, एकअर्काको मिलन नभएर हैसियत मिल्ने एउटा जातको मिलन मात्रै। मलाई यो दुनियाँका मान्छेहरू देख्दा असम्म लागेर आउँछ, हामीमा जति पनि प्रेम भएका छन् तीमध्ये 62% प्रेमहरू जातीयताको विभेदका कारण अन्त्य हुने गरेको तथ्याङ्क मैले फेला पारेको छु। हो, यो यति चान्सुने विषय होइन, दुनियाँमा जहिलेसम्म यस्ता दिमाग फुस्केका मान्छेहरू रहन्छन् तबसम्म प्रेम जातको पिए भइरहन्छ, जुन त्यति सजिलै मालिक बन्दैन, किनकि यहाँ प्रेम खाएर मोटाउने दलालहरू धेरै छन्। जात बनाउँछ अनि थर बनाउँछ मान्छे, मान्छेलाई नै मार्ने जहर बनाउँछ मान्छे, जात बनाउँछ अनि थर बनाउँछ मान्छे, मान्छेलाई नै मार्ने जहर बनाउँछ मान्छे, धरतीमा बसेर आकाशको सपना देख्छ कस्तो अचम्मको रहर बनाउँछ मान्छे, कस्तो अचम्मको रहर बनाउँछ मान्छे। रूपा ढुङ्गेल हेटौडाका साथीको मुक्त मैले यहाँनिर वाचन गरेँ। तपाईँ आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-4231 81 बाटो। प्रेममा जातीयताको विभेद कस्तो रहन्छ, यो आधुनिक जमानामा निकै यो जातको विषयलाई लिएर धेरै प्रेमहरू छुटेका छन्, धेरै प्रेमहरू अन्त्य भएका तथ्याङ्कहरू हामीसँग छन्। दुनियाँका विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दै आज मैले यो विषय लिएर आएको छु। खै कतिको प्रभाव पार्छ यो विषयले? कोही हुनुहुन्छ आजको दोस्रो सहभागी साथी, म उहाँसँग कुराकानी गर्छु। हेलो नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? स्वर्गद्वारीबाट तुलसा घस्ते मगर। तुलसाजी स्वर्गद्वारी प्युठानबाट है? हजुर हजुर। के गर्दै हुनुहुन्छ तुलसाजीले प्युठानमा? केही पनि नै। केही गर्नुहुन्न है? हजुर। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ प्युठानमा? हजुर सुन्दैछु हैन। हामीलाई माया गर्नुहुन्छ। अनि के छ तुलसाजीको आजको प्रस्तुति? मेरो चाहिँ गजल छ। हुन्छ सुन्छौ तपाईँको गजल, सुरुवात गर्नुहोस्। तिम्रै यादमा छटपटाउँदै कटाएको रात आतित बल्छ दुखेको घाउ खटाएको रात, तिम्रै यादमा छटपटाउँदै कटाएको रात आतित बल्छ दुखेको घाउ खटाएको रात, जब तिमी मलाई छोडी अर्कैसँग र बाँथ्यौ, जब तिमी मलाई छोडी अर्कैसँग र बाँथ्यौ, त्यही कुरा सपनीले बताएको रात आतित बल्छ दुखेको घाउ खटाएको रात, खाइ कसरी के गरेर भुल्न सकिएला, खाइ कसरी के गरेर भुल्न सकिएला, तिमीले दिएका चोटहरू अटाएको रात अतीत बल्छ दुखेको घाउ खटाएको रात, विश्वासघाती विश्वास तोड्दै अन्तै नाता जोड्न लाग्दा, विश्वासघाती विश्वास तोड्दै अन्तै नाता जोड्न लाग्दा, पागल थिए बिहेको काट पठाएको रात अतीत बल्छ दुखेको घाउ खटाएको रात, तिम्रै यादमा छटपटाउँदै फुलहरूको बगैँचामा काँडा हुनुहुन्न, काँडा भए पनि माया टाढा हुनुहुन्न, फुलहरूको बगैँचामा काँडा हुनुहुन्न, काँडा भए पनि माया टाढा हुनुहुन्न, एउटा लडाई हार्दैमा किन हरेस खानुहुन्छ, एउटा लडाई हार्दैमा किन हरेस खानुहुन्छ, सम्हाल्नुपर्छ आफ्नो मन छाडा हुनुहुन्न, फुलहरूको बगैँचामा काँडा हुनुहुन्न, काँडा भए पनि माया टाढा हुनुहुन्न। तुलसाजी छुटिन्छ, नमस्कार। तुलसाजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ पालो। तपाईँको डायल गर्नु 077-424-381 बाटो हामीले खुल्ला गरिरहेका छौँ। आजभन्दा 10 महिना अगाडि एक बाबुले आफ्नो छोरा विरुद्ध मानहानीको मुद्दा हाले। छोराले तल्लो जातको युवतीसँग बिहे गरेको भन्दै बाबुले हालेको मुद्दामा सुनवाई सुरु भयो। आफ्नो जातभन्दा बाहिरको युवतीसँग विवाह गरेर मेरो छोराले मेरो प्रतिष्ठामा मात्र आँस पुर्याएको छैन, 400 वर्षदेखि चलिआएको हाम्रो खानदानको परम्परा पनि ध्वस्त पारेको छ। वाह, यही भनेका थिए उनका बाबुले अदालतमा। यदि म त्यही भएको भए मैले एक चड्कन हान्ने थिएँ होला उनका बाबुलाई। उनी कुन जातको कुरा गर्दैछन् जसलाई कसैले सित्तैमा छोडेर गएको थियो? यदि उनका बाबुले पनि छोराले जस्तै अन्तर्जातीय विवाह गरेको भए उनी पनि त आज त्यही तल्लो जातको हुने थिए नि। आफू अलिकति ठूलो जात भएको घमण्डमा आज उनी अदालतमा आफ्नो छाती पिटिरहेछन्। मैले यो सब किन सुनाइरहेछु? थाहा छ कि उनी जस्तै जातको घमण्ड गर्ने धेरै देखेको छु मैले। उनीहरूलाई सुधार्न त मैले नसकुला, तर भन्न चाहिँ मजाले सक्छु। धागोलाई डोरी बाटेपछि भन्छौ जुनले अर्को डाँडा काटेपछि भन्छौ, धागोलाई डोरी बाटेपछि भन्छौ जुनले अर्को डाँडा काटेपछि भन्छौ, मौका छँदा तिमी निदाएर बस्यौ आज अन्तै मुटु साटेपछि भन्छौ, आज अन्तै मुटु साटेपछि भन्छौ। सबिना अधिकारी क्षेत्रपुर चितवनका साथीको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। त नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हजुर म चाहिँ प्युठानबाट हो। प्युठानबाट को बोल्नु भयो? हजुर म चाहिँ विनय गुरुङ। विनय गुरुङ है? हजुर। के गर्दै हुनुहुन्छ विनयजी प्युठानमा? अब यति बेला ठ्याक्कै भन्नुपर्दा चाहिँ बिस्तारामा चाहिँ एकदमै जाडो मौसम छ है। ए सुत्ने तयारीमा हुनुहुन्छ? हजुर कार्यक्रम सुनिरहनु भएको छ, सुत्ने तयारीमा हुनुहुन्छ है? हजुर एकदमै मनपर्छ कार्यक्रम, एकदमै सुन्ने प्रयास गर्छु म। एकदम तपाईँ हुनुहुन्छ र हामी छौँ, हामीले प्रत्येक श्रृङ्खलामा भनिरहेका छौँ। अनि के छ तपाईँको प्रस्तुति विनयजी? हजुर आज चाहिँ मेरो चाहिँ मुक्तक छ। हुन्छ सुरुवात गर्नुहोस् तपाईँको मुक्तक। हुन्छ हजुर। स्वार्थको लागि होइन माया निस्वार्थ गर्नुपर्छ, स्वार्थको लागि होइन माया निस्वार्थ गर्नुपर्छ, चोखो माया गर्नेहरू माया भित्रै मर्नुपर्छ, स्वार्थको लागि होइन माया निस्वार्थ गर्नुपर्छ, चोखो माया गर्नेहरू माया भित्रै मर्नुपर्छ, हो स्वार्थको लागि नाटक हुनसक्छ प्रिय, हो स्वार्थको लागि नाटक हुनसक्छ प्रिय, त्यस्तासँग बुझेर माया लाउनुपर्छ, त्यस्तासँग बुझेर माया लाउनुपर्छ। सफल हुन्छ प्रेम आश गर्नुपर्छ, एक्लै अर्कोलाई विश्वास गर्नुपर्छ, सफल हुन्छ प्रेम आश गर्नुपर्छ, एक्लै अर्कोलाई विश्वास गर्नुपर्छ, त्यति बेला मात्र अमर हुन्छ प्रेम, पवित्र मनमा ईश्वरले बास गर्नुपर्छ, पवित्र मनमा ईश्वरले बास गर्नुपर्छ। नमस्कार हजुर छुटिन्छौँ। हजुर सर नमस्कार। विनयजी हुनुहुन्थ्यो, प्युठानबाट गइसक्नु भएको छ पालो। तपाईँको डायल गर्नु 077-424-381 बाटो हामीले एकजना साथीलाई लिनेछौँ, तपाईँ आउनुहोला भन्न चाहन्छु। र तपाईँ हुनुहुन्छ आजको कार्यक्रममा मेटिनी यादको सतसठियौं श्रृङ्खला तपाईँ हुनुहुन्छ हामीसँग, हामी छौँ तपाईँसँग, यो श्रृङ्खलाको यात्रामा हामी जुटिरहेका छौँ। उसले दौलत कमायो इमान बेचेर केटाकेटी खेल्ने उही मैदान बेचेर, उसले दौलत कमायो इमान बेचेर केटाकेटी खेल्ने उही मैदान बेचेर, देशद्रोही भनौँ या के भनौँ उसलाई, देशद्रोही भनौँ या के भनौँ उसलाई, आफ्नै देशको राष्ट्रिय गान बेचेर केटाकेटी खेल्ने उही मैदान बेचेर, धनको लागि कहीँ कतै झुक्दै नझुकी, धनको लागि कहीँ कतै झुक्दै नझुकी, डाँडैमाथि देवताको थान बेचेर आफ्नै देशको राष्ट्रिय गान बेचेर, छोरा छोरी के खालान सोच्दै नसोची, छोरा छोरी के खालान सोच्दै नसोची, घर खर्चको चामल अनि धान बेचेर डाँडैमाथि देवताको थान बेचेर, कतिसम्म निष्ठुरी हुँदो रहेछ मान्छे, कतिसम्म निष्ठुरी हुँदो रहेछ मान्छे, प्राणभन्दा प्यारो आफ्नो जहान बेचेर, उसले दौलत कमायो इमान बेचेर केटाकेटी खेल्ने वही मैदान बेचेर। दीपक अधिकारी चञ्चल सन्धि खड्का अर्घ्य खाँसीका साथीको मुक्तक, म अर्को मुक्तक पनि वाचन गर्छु। हेमन्त खड्का खाँसीकोट एक अर्घ्य खाँसी हाल बादल पारेको देश लेख्नुहुन्छ। कसिलो बन्धन त्यो छुट्याएर सिसासरी मेरो दिल फुटाएर, कसिलो बन्धन त्यो छुट्याएर सिसासरी मेरो दिल फुटाएर, आफैलाई निर्दोष साबित गर्दै छेउरी समाज अनि छरछिमेक जुटाएर, समाज अनि छरछिमेक जुटाएर। हेमन्त खड्का खाँसीकोट एक अर्घ्य खाँसी हाल बादल पारेको देश कै हुनुहुन्छ आजको अन्तिम सहभागी साथी, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर म गुल्मीकरी मोरबाट, विष्णु काला मगर। विष्णुजी गुल्मीबाट है? हजुर। के गर्नुहुन्छ विष्णुजीले गुल्मीमा? हजुर म अध्ययन गर्छु। अध्ययन गर्दै हुनुहुन्छ? कहाँ कतिमा पुर्याउनु भयो तपाईँको अध्ययन? कक्षा एघारमा है? अनि के छ विष्णुजी तपाईँको आजको प्रस्तुति? हुन्छ सुन्छौँ तपाईँको मुक्तक, सुरुवात गर्नुहोस्। पहिले प्रेम थाहा हुँदैन रहर रहेसी, पहिले प्रेम थाहा हुँदैन रहर रहेसी, मिठो लाग्दै जान्छ अझ सफर रहेसी, दुई मध्ये एक प्रेमी जब झर्केर बोल्न थाल्छ, पहिले प्रेम थाहा हुँदैन रहर रहेसी, मिठो लाग्दै जान्छ अझ सफर रहेसी, दुई मध्ये एक प्रेमी जब झर्केर बोल्न थाल्छ, तब थाहा हुन्छ प्रेम धोका र कायर रहेसी, तब थाहा हुन्छ प्रेम धोका र कायर रहेसी। हजुर कसैको जीवन कसैलाई दान भएको छ, यहाँ मान्छेहरूको पनि बैमान भएको छ, कसैको जीवन कसैलाई दान भएको छ, यो मान्छे किन यस्तो बैमान भएको छ, बाँकी एउटा मन पनि चिहान बनाएर छिन छिनमै तर्साउने मसान भएको छ, कसैको जीवन कसैलाई दान भएको छ, यो मान्छे किन यस्तो बैमान भएको छ। विष्णुजी सुटिन्छौ, नमस्कार। विष्णुजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। केही कुराहरू गर्नु छ आजको विषयमा, तपाईँका साथी प्रश्नहरू पनि पढ्नु छ, केही साथी प्रश्नहरू अझै बाँकी छन् हामीसँग। मलाई थाहा छ प्रेम अन्धो हुन्छ, यसको कुनै जात हुँदैन, र यो पनि थाहा छ प्रेममा परेपछि मान्छेले अघि पछि केही देख्दैन, चाहे उच्च जातको होस् या तल्लो जातको, प्रेममा यी सबै कुराहरू बिर्सन्छ मान्छे र प्राप्तिका लागि सङ्घर्ष गर्छौ, यतिसम्म कि आफ्नो प्रेमको लागि कसैको परिवारलाई धम्क्याउन समेत पछि पर्दैनौ। मेरा केही साथीहरू पनि छन् अन्तर्जातीय प्रेममा परेका, प्रेम गर्नु उनीहरूको गल्ती होइन, तर जसको सजाय उनीहरू स्वयं आफैले भोगिरहेछन्। मैले केही अघिका श्रृङ्खलामा भनेको थिएँ, बाँच्नका लागि खाना खानुपर्छ भन्दैमा जन्मने बित्तिकै कुनै पनि बच्चालाई भात खुवाइदिन, आमाको दुध खुवाइन्छ, यो उदाहरणको बलियो आधार हो प्रेम। तपाईँलाई थाहा छ नायक शिव श्रेष्ठले 50 वर्षको उमेरमा छोरी सरहकी 20 वर्षीय खड्का थर्की युवतीसँग अन्तर्जातीय विवाह गरेका थिए। त्यसैले म त भन्छु, विवाहको लागि केवल माया र मन भए मात्र पुग्छ, यहाँ जातको कुनै काम छैन। म आज तिनै परिवारलाई सोध्छु, के तपाईँ आफ्नो सन्तानको जात मिलाएर विवाह गराएर उसले सुख पाउँछ भन्ने ग्यारेन्टी छ? याद राख्नुहोस्, तपाईँको सन्तानको खुसी नाम पछाडि जोडिने जातमा होइन, आफूलाई माया गर्ने कसैको जिन्दगीमा छ। मलाई थाहा छ यी वाक्यहरू भालुलाई पुराण सुनाए जस्तै हुनेछन् तपाईँलाई, हो म मान्छु कि प्रेम पाउनकै लागि गरिन्छ, भोलि त्याग्छु भनेर गरिन्न, तर जब प्रेमले प्राप्तिको आशा राख्छ त्यो प्राप्ति भनेको विवाह हो, जसलाई हामी औपचारिक जिन्दगीको विधिवत शुरूआत पनि भन्न सक्छौ। तर यहाँनिर धेरैले बुझ पचाएको र बुझ्नै पर्ने गाँठी कुरो के हो भने, कुनै पनि प्रेमीले प्रेम गर्दा कसैको जात सोधेर गरेको हुँदैन, तर हाम्रो समाजले भने जबरजस्ती कसैसँग जात सोधेर प्रेम गर्न बाध्य बनाइरहेको छ। मानिलिउँ कि प्रेमहरू समाजका फुटबल हुन्, समाजले जसरी खेलाउँछ उनीहरू त्यसै गरी खेल्न बाध्य भएका छन्। तर यो वाक्य कहिले पनि समाजले बुझिन कि बललाई जति तल दाब्न खोज्यो त्यो त्यति माथि उफ्रिन्छ। त्यसैले याद राख, प्रेमलाई जति जातीयताको घेराभित्र राखिन्छ त्यो त्यति विस्फोट हुन्छ। प्रेममा जातीयताको विभेद कस्तो रहन्छ, आजको विषय हामीले यहीँनिर बिट मार्यौं। एउटा मुक्तक बाँकी छ, मेरो आत्मीय मित्र लक्ष्मण घिमिरे रेडियो देउरालीका पूर्व प्राविधिक हाल बुटवलमा हुनुहुन्छ। उहाँको मुक्तक वाचन गर्छु। नेपाल र नेपालीको पहिचान हराउनेछ, बन्दै नबनी संविधान हराउनेछ। नेपाल र नेपालीको पहिचान हराउनेछ, बन्दै नबनी संविधान हराउनेछ। यस्तो हुनेछ एक दिन व्याकुल माइला दाई, यस्तो हुनेछ एक दिन व्याकुल माइला दाई, तिमीले रचेको राष्ट्रगान हराउनेछ, तिमीले रचेको राष्ट्रगान हराउनेछ। लक्ष्मण घिमिरे, मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेको मुक्तक मैले यहाँनिर वाचन गरेँ। तपाईँका मुक्तहरू पनि हामीले यहाँनिर बिट मार्यौँ। हामी कार्यक्रमको अन्त अन्तमा छौँ, अब छुटिनुपर्छ। म अन्तमा सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू उमेश छापाखाना जुन सन्धिखरका शान्ति बगैँचामा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर, विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर जुन सन्धिखर्क गुन्टी खोलामा आफ्नै भवनमा नयाँ कार्यक्रम गराउन चाहन्छु, म्यानेजिङ डाइरेक्टर हुन् राम रसाइली। त्यसै गरी अर्को संस्था सरिता मदन किराना पसल जुन बाङ्गे मरोटो प्युठानमा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री। त्यसै गरी अर्को संस्था डिभर्नासो सेन्टर जुन सन्धिखरका छ ब्याङ्क रोड अर्घाखाँसीमा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली। तपाईँ सबै सबैप्रति म एकदम आभारी छु र हामी कार्यक्रमको अन्त अन्तमा छौँ। यति दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। कति कतिले त पहिलोपटक पो सुन्नुभयो यो कार्यक्रम, तपाईँलाई पनि विशेष विशेष आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी जुन साथीहरू कार्यक्रम सुन्दा सुन्दै निधाउनु भयो उहाँप्रति पनि एकदम आभारी छु। सायद भोलि उठेपछि उहाँले सुन्नुहुन्छ होला कार्यक्रम रेकर्ड गरेर निधाउनु भएको छ होला। त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन चाहनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमिठिने याद, रेडियो देउराली 101 MHz, मिडिया चोक, सन्धि खर्क, अर्घाखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमिटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/महेशभूषाल गजल सिंगर। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.भूषालमहेश.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.netramarasini.blogspot.com, www.deepsansareke.blogspot.com, www.salikramek.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम युट्युबमा पनि सर्च गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी आफ्नै मोबाइलबाट पनि कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। यो जानकारी मैले तपाईँलाई गराएँ र यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। त्यसै गरी हाम्रो यो बसाइलाई सहज बनाउन रेडियोको रिपिटर टावर जालकाँडामा रहेर साथ दिनुहुने कमल खनालप्रति विशेष विशेष आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी रेडियोको प्राविधिक कक्षमा रहेर साथ दिनुहुने प्राविधिक साथी नेत्र मरासिनीप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक अरस्तुको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि ओसेल पर्न चाहन्छु। तिमी आफ्नै खुट्टामा आफै बन्सरो हान्छौ, जब आफ्नो समय बर्बाद गर्छौ र पछि एकान्तमा बसेर डाँको छोडेर रुन्छौ। अब भन तिमी कुन फिल्मको अभिनय गरिरहेछौ। प्रसिद्ध दार्शनिक अरस्तुको यो भनाइसँगै जान्छु। निर्दोषीलाई पनि दोषी भन्दैछ मान्छे, किन यति निर्दयी बन्दैछ मान्छे, समय पनि साथी यसरी बदलियो कि नजाने गाउँको बाटो किन खान्दैछ मान्छे, नजाने गाउँको बाटो किन खान्दैछ मान्छे। हवस् जान्छु, नमस्कार।